جمود ایک صورت توبہ کی جو آیتیں ہیں کہ کس طریقے سے انسان اپنے آپ کو نہ چاہتے ہوئے بھی سوچنے پہ مجبور ہو جاتا ہے تو اللہ تعالیٰ اب ایک اور طریقے سے ہماری اصلاح فرماتے ہیں کیا وَمَا كَانَ الْمُؤْمِنُونَ لِيَنْفِرُوا كَافَّةً فَلَوْلَا نَفَرَ مِنْ كُلِّ فِرْقَةٍ مِّنْهُمْ طَائِفَةٌ لِيَتَفَقَّهُوا فِي الدِّينِ وَلِيُنْذِرُوا قَوْمَهُمْ إِذَا رَجَعُوا إِلَيْهِمْ لَعَلَّهُمْ يَحْذَرُونَ تو اللہ تعالیٰ اس آیت میں فرماتے ہیں مومنوں کے لیے یہ ممکن نہیں کہ وہ سب کے سب ہی نکل کھڑے ہوں پھر ایسا کیوں نہ ہوا کہ ہر فرقے میں سے کچھ لوگ دین میں سمجھ پیدا کرنے کے لیے نکلتے تاکہ جب وہ ان کی طرف واپس جاتے تو اپنے لوگوں کو برے انجام سے ڈراتے اس طرح شاید وہ برے کاموں سے بچتے رہتے یہ آیت جو ہے بنیادی طور پہ پچھلی آیت ہی کے بعد نازل ہوئی اب ہوا کیا کہ جب جہاد کی اتنی فضیلت سنی کہ ایک ایک قدم لکھا جاتا ہے ایک ایک بات جو کرتے وہ لکھی جاتی ہے اور ایک ایک نفقہ صغیرتن ولا کبیرتن چھوٹا ہو یا بڑا جو تم اس راستے میں خرچ کرتے اپنی ذات پہ یا اللہ کے راستے میں وہ خرچ کرنا بھی تمہارا لکھا جاتا ہے اور ایک ایک جگہ سے جو گزرتے ہو ولا یکتون وادین کسی وادی کو طے کرتے ہو کسی راستے میں اللہ کے دین کو پھیلانے کے لیے نکلتے ہو تو اللہ کتب لہم اللہ لکھ لیتا ہے تو جب یہ رغبت کی باتیں سنی تو ہر صحابی کا یہ دل ہوا کہ ہم اللہ کے راستے میں نکل جائیں اب ہوا کیا کہ اس کے بعد اگر کوئی جہاد کی کال آتی تو سب نکلنے چاہتے لیکن ہمیشہ جہاد ایسا نہیں ہوتا کہ سب کی ضرورت ہو مثلا بعض جگہ ایک چھوٹے سے گروہ کا سامنا ہونا ہے تو وہاں 10-15 لوگ بھی بہت ہیں لیکن اجر پانے کے لیے اگر بڑے بڑے لوگ جو ہیں سارے گروہوں کے گروہ نکل جائیں تو کام نہیں چلے گا تو یہاں اللہ تعالیٰ نے کہا کہ جہاد کی تو ضرورت کبھی کبھی پڑے گی اس کو تو ایک طرف کر دو جب ضرورت پڑے تب جاؤ جیسے تبوک کے موقع ہیں یا جب نفیر عام ہو یعنی جب بہت ہر ایک کا نکلنا ضروری ہو اس کے علاوہ باقی لوگوں کو کیا کرنا چاہیے فلولا نفر من کل فرقۃ منہم کیوں نہیں نکلا ایک فرقہ نفر بھاگنے کو کہتے ہیں نفرت بھی اسی سے ہے کیونکہ جس سے نفرت ہوتی انسان اس سے دور بھاگتا ہے اور طائفہ کہتے ہیں چھوٹی جماعت کو فرقہ کہتے ہیں بڑی جماعت کو کہ ہر بڑے گروہ میں سے ایک چھوٹا گروہ نکلے کس لیے لیتفقہوا فی الدین یہ اب آپ لوگوں کی باتیں ہیں جہاد کے لیے تو سارے نہ نکلیں وہاں تو صرف وہی نکلیں جن کی ضرورت ہے ہر وقت تو تلواریں نہیں اٹھتی اور چلتی بھی نہیں لیکن ایک چیز جس کے ہر وقت چلنے کی ضرورت ہے وہ قلم ہے وہ علم کا میدان ہے تفقہ فی الدین کا کام ہے سارے بڑے بڑے گروہوں میں کچھ چھوٹے چھوٹے لوگ تھوڑے تھوڑے نکلیں کیوں لیتفقہوا فی الدین پہلے خود دین میں تفقہ حاصل کریں تفقہ فی الدین کا مطلب کیا ہوتا ہے فقہ سے فا قاف ہا ڈیپ انڈرسٹینڈنگ علم سیکھنا اس کی بنیادی چیزوں کو دیکھنا اور اس طرح کے یعنی باریکیوں میں جانا پھر کیا کریں سیکھ لیں بیسکس آف اسلام سیکھ لیں نالج لے لیں والی یون زیرو قومہم اور پھر آگاہ کریں ڈرائیں اپنی قوم کو کب اذا رجعوا الیہم جب ان کی طرف لوٹیں یعنی خود جائیں سیکھ کے آئیں ہر سوسائٹی سے کچھ لوگ آئیں ہر کمیونٹی سے کچھ لوگ آئیں ہر شہر سے کچھ لوگ آئیں بیٹھیں سیکھیں سیکھ چکے اب واپس جا کے تو اپنی قوم کے لوگوں کو سکھانے کا کام کریں کیوں لعلہم یحذرون تاکہ وہ بھی بچ جائیں کس چیز سے بچ جائیں جہنم کا ایندھن بننے سے بچ جائیں اللہ کی ناراضگی کے لیے اپنے آپ کو یعنی جو انہوں نے ایک نشانہ بنا رکھا ہے اس سے ڈر جائیں تو یہ ہے اسلام کی بنیادی تعلیمات کا طریقہ کار نہ سارے جہاد میں جا سکتے ہیں نہ سارے عالم بن سکتے ہیں نہ سارے تفقہ کے درجے پہ دین حاصل کر سکتے ہیں باریکیوں کے ساتھ ایک ایک لفظ کا ترجمہ سیکھتے ہوئے یا بہت زیادہ گہرائیوں میں جا کے اسلام کا مطلوب کیا ہے کہ ہر سوسائٹی میں کچھ لوگ اپنے آپ کو دین کے لیے ڈیووٹ کریں ایکسیلنسی کے درجے پہ دین سیکھیں، اس نظر سے سیکھیں کہ کل ہم نے بھی سکھانا ہے یا اس میں مدد کرنی ہے. پھر جب وہ سیکھ لیں تو پھر بڑے بڑے گروہوں میں اپنے ارد گرد پھیلے ہوئے لوگوں میں جا کے اسلام کی بنیادی باتیں ان کو سکھا دیں. آپ غور کیجئے، طائفہ کی بات آئی تو لیتفقہوا کی بات ہے، چھوٹا گروہ تفقہ پیدا کرے گا، لیکن جب ینذر قومہم کی بات آئی تو لعلہم یحذرون، اس سے کیا پتہ چلا کہ دین کا علم حاصل کرنے کے درجے ہوتے ہیں. کچھ لوگوں کے لیے تفقہ فی دین کا درجہ ضروری ہوتا ہے، لیکن عام لوگوں سے جو مطلوب ہے نا وہ کیا ہے؟ لعلہم یحذرون. حرام حلال کا فرق، عبادات کے طریقے کار، معاملات کیسے ہوں، اسلام کا ایک خوبصورت سا تعارف ان کے سامنے ہو، اپنی بیسکس کو مان جائیں، کیسے کرنا ہے، یہ حرام ہے اس سے کب بچنا ہے، یہ حلال ہے اس سے بچنا ہے، نماز کا صحیح طریقہ کیا ہے، وضو کا صحیح طریقہ کیا ہے، روزے کے کیا احکامات ہیں، حج پہ جائیں تو کیا کرنا ہے، یعنی جس کا اپنی ذاتی زندگی سے اختیار ہو، جس سے اسلامی طریقے سے یہ مطلب اپنی زندگی گزار سکیں، تو یہ عام ہر مسلمان پہ فرض ہے. اب آج ذرا مسلمانوں کے حال پہ غور کر کے دیکھیں تو آپ کو پتہ ہے کہ ہماری کمیونٹیز کے 80% لوگ، ان کو وضو نہیں کرنا آتا، طہارت کے مسائل ان کو نہیں پتا، نماز پڑھنی ان کو نہیں آتی. دوسری طرف دیکھیے، جو لوگ تفقہ فی الدین کر رہے ہیں وہ کتابوں کی کتابیں یاد کرتے جاتے ہیں، حوالوں کے حوالے یاد ہیں. یعنی آج ہماری سوسائٹی میں ایک اتنا یعنی بے ربط قسم کا دین کا کام پھیلا کہ جو علم کے میدان میں 8-8, 10-10 سال لگا کے بھی لوگ عالم کی ڈگری اگر لیتے ہیں پھر اس کے بعد سیکھتے ہیں تو اس کے بعد بھی وہ چیز پروڈیوس نہیں کر پا رہے کہ ان کا علم جو ان کے سینوں میں بند ہو رہا ہے وہ لوگوں تک نکلے. کیوں؟ مثلا ایک شخص کسی ادارے یا کسی مدرسے میں بیٹھ کے علم حاصل کرتا ہے، 10 سال لگتے ہیں اس کو، اس نے صحیح بخاری یاد کی، حفظ کی، یاد کی مسلم کی، اس میں سیاستہ پوری یاد کر لی، پھر اس نے قرآن کو مختلف اینگل سے دیکھا. قرآن تو میں نے دیکھا کم ہی لوگ آتے ہیں، اس سے اوپر ہی دوسری چیزوں کی طرف ہی زیادہ زور ہوتا ہے. اب آپ دیکھیے کہ ایک وقت آنا چاہیے نا کہ یہ سیکھا ہوا پھر آگے دوسروں تک جائے. نہیں، ہوتا کیا کہ پھر اسی فیلڈ میں اسپیشلٹی جب ہوتی ہے تو وہ لوگ ایک اس لیول پہ اپنے آپ کو محسوس کرنے لگتے ہیں کہ عام لوگ ان کی بات ہی نہیں سمجھتے. جب وہ کسی پبلک میں بات کرنے آتے ہیں تو مشکل لفظ، مشکل اصطلاحات، عربی کے لفظ بولنے اور بات کرنے کا سٹائل ایک اس قسم کا ہوتا ہے کہ جس میں بڑا یعنی رعونیت بھی آ جاتی ہے، اور عام لوگ بہت چھوٹے ہوتے ہیں. عام لوگ بالکل ایسے ہیں جیسے نیچے کے درجے پہ ہیں. افائد نقصان کیا ہوا کہ وہ لوگ جو علم والے تھے وہ تو اور زیادہ علم میں پختہ ہوتے گئے، لیکن عام لوگوں تک ان کا مزاج، ان کا علم نہیں پہنچا. اسلام کیا چاہتا ہے؟ کہ جو لوگ دین میں رسوخ حاصل کریں، پھر ان کا فرض ہے کہ جب عام لوگوں تک اس دین کو پھیلائیں تو ان کی جنرل لائف پہ لے کے آئیں، ایسی سطح پہ لے کے آئیں جس سے ان کو اپنی زندگی کا حل ڈھونڈے. ہم جب کسی جگہ سے اٹھتے ہیں بات سن کے تو چیک کرنا چاہیے کیا. بعض دفعہ بڑی بڑی باتیں ہم سنتے ہیں، سیکھتے ہیں، کسی کی کہانیاں سنتے ہیں، کسی کے واقعات سنتے ہیں، یا ہم کوئی عمل باتیں سنتے ہیں، اگر اس میں ہم نے اٹھنے سے پہلے اپنی ذات کے لیے عمل نہیں لیا، یعنی جو علم مل گیا اس کو استعمال کہاں کرنا ہے، تو یہ تو ایسے ہی جیسے آپ کسی کو میڈیکل پڑھتے ہوئے ساری دوائیوں کے نام یاد کرا دیں، ساری جسم کی ہڈیوں کے نام یاد کرا دیں، لیکن یہ نہ سکھائیں کہ علاج کیسے کرنا ہے. اس لیے جہاں کبھی بھی عام لوگوں سے بات کرنے کا موقع ہو تو کوشش کیا ہونی چاہیے کہ پہلے ایک بیسک چیز دی جائے، ایک سالڈ نالج دیا جائے، پھر اس نالج کو بعد میں ایبزارب کرنے کے لیے ان لوگوں کے لیول پہ لایا جائے کہ اچھا یہ تھی بات اس دور کی، یہ ہے مدینہ کے حالات، اب آئیے ذرا اس کو یہاں کے حالات پہ بات کرتے ہیں، آپ کیسے عمل کریں گی، آپ کیسے کریں گی، آپ کیسے کریں گی. پھر وہ اسٹوڈینٹس کا جو انٹریکشن ہوتا ہے نا، وہ اصل میں وہ جیسے گھلتا ہے نا چیز، مکس اپ ہوتی ہے، گرائنڈنگ ہوتی ہے. بعض لوگ کہتے ہیں کہ یہ ہمارا کام نہیں ہے، ہمارا کام تھا علم دینا، ہم نے دے دیا. پھر اتنے بیریئر ہیں علم والوں کے اور عام لوگوں کے بیچ میں کہ لوگ بات ہی نہیں کر سکتے، لوگ اپنی ریچ نہیں ان تک کر سکتے. یہ صحیح انداز نہیں. اس سے میں نے دیکھا ہے کہ معاشرے میں ایک گلٹ پیدا ہوتا ہے. جب لوگوں کو دین نہیں پتا ہوتا تو وہ خوش ہوتے ہیں، जब दीन की तरफ आते हैं तो फिर गिल्ट ये होता है कि अब पता चल गया, वो एहसास से जुर्म आने लगता है ना कि अब हम जो करेंगे वो कैसे, वो कौन सा इतना बड़ा काम है या कैसे करें। तो वो ऐसे ही है जैसे किसी मरीज को पता चल जाए मुझे कैंसर है लेकिन आगे इलाज नहीं हो रहा। तो यहाँ एक खूबसूरत तरीका जिंदगी है, मुख्तलिफ तरह से लोग आए, जहीन तबके के लोग आए, कुछ डॉक्टर्स में से कुछ जहीन लोग आए, कुछ इंजीनियर्स में से कुछ लोग आए, कुछ लोग हैं जो आम देहातों में रहने वाले आए, फिर वो एक सॉलिड नॉलेज हासिल करें, फिर वो डॉक्टर वापस जाकर डॉक्टर्स में तबलीग करें, फिर इंजीनियर जाके इंजीनियर्स में तबलीग करें, वो देहाती बैठ के देहात वालों को पढ़ाए। क्यों? कि इंसान अपने इर्द गिर्द वालों के साथ कंफर्टेबल फील करता है। अगर कोई ये कहे नहीं कि जो बात तुमने यहां सीख ली है यही बात सब जगह सिखा दो, ये नहीं हो सकता। आज हमारे यहां ये भी एक प्रॉब्लम हो गई कि हम ये सोचते हैं कि हमें खुद बात करने की इजाजत नहीं, हमारी कही भी बात ही दूसरा जो है वो समझ सकता है। मतलब आप देखिए कि जैसे बड़े बड़े इंस्टीट्यूट्स है ना पाकिस्तान में भी, अगर आप देखें, क्योंकि हम वहां के लोग हैं तो वहीं को देखते हैं, यानी मैंने देखा कि एक मदरसा है, अब वहां माशाल्लाह 200-300 स्टूडेंट्स हैं और 4-5 टीचर्स भी हैं और कुछ है। अब जब हर साल 7-8 साल का कोर्स है, अब 7-8 साल पढ़ने के बाद जो वहां से एक स्टूडेंट निकलता है, क्या उसकी अपनी एक सोच नहीं हो सकती? होनी चाहिए ना। अब वो उसकी सोच है, उसने अपने हालात के मुताबिक सीखा। मिसाल आप देखें कि एक टीचर बोलता है ना, टीचर एक बोल रहा है, इस वक्त अगर मैं बात कर रही हूं तो अगर आप मेरी बात 10, 20 या 100 लोग सुन रहे हैं तो मुझे पूरा यकीन है कि वो 100 लोग अपनी मेरी बात को अपने अपने तनासर में समझ रहे हैं। कोई दुखी बैठा होगा उसको वो मेरी उस आयतों में से कोई दुख अपने हालात से समझ आ जाएगा, कोई खुश बैठा होगा उसको शुक्र की बात समझ आ जाएगी, कोई उदास बैठा होगा, कोई परेशान बैठा होगा। अब एक बात से 100 बातें निकल गई ना, अब मेरी बात आपने समझ ली अपने हालात के मुताबिक, अब आपने जो बात आगे से आगे पहुंचाई तो हर बंदे के अंदर अल्लाह ताला ने ये वसफ दिया है। अब होता क्या कि जब उनमें से कोई एक शख्स, यानी बड़े आम मसले हैं ये हमारे मुल्क के लोगों में, कि बहुत एक मशहूर मसला हो गया, क्या हुआ जी कि उस्ताद का मदरसा था, यानी किसी लाइफ बिल्कुल हकीकी बात कर रही हूँ, यानी हमारे मुल्क की बात है, बहुत अच्छा था, तो अब बहुत अच्छी उनके साथ स्टूडेंट थी लेकिन अब उनके आपस में इख्तलाफ शुरू हो गए। भाई क्या किया, खुदा ना खास्ता वो दीन से निकल गई? नहीं, उनके स्टूडेंट ने फिर वहां करीब ही कोई और मदरसा खोल लिया तो अब लोग उनके पास आ रहे हैं। तो व्हाट्स न्यू, ये तो अच्छी बात है, ये तो खुशी की बात है, उनका सदका जारिया होगा। नहीं, उन्होंने कहा कि अगर पढ़ाना था तो तुमने इसी पे पढ़ाते, या अगर लाना है तो लोगों को इधर ही लाओ। मैंने कहा ये बताएं क्या वो मदरसा कितना बड़ा है? कहने लगा इतने होंगे, 100, 200, 400 लोग आ सकते हैं। मैंने कहा ये बताएं कि अगर वहां बैठ के जो लोग पढ़ा रहे हैं, क्या पूरे शहर के लोग उस, आप कहते हैं कोई यहां से पढ़ने वाला बाहर ना निकले, यही रहे और यही काम करे, जो हम करें उसी को दूसरों को यही बुलाएं, तो क्या सारे शहर के लोग इस एक चार दीवारी में पूरे आ सकते हैं? उसके इर्द गिर्द के लोग नहीं आ सकते, वहां तो हर घर मुसलमान है। हम तो चले या नॉन मुस्लिम मुल्कों में बैठे हैं, थोड़े लोग होंगे, तो किस्सा मुख्तसर है, क्या सारी दुनिया आ सकती है? मैं अपने आप से कहूं कि सारी दुनिया मेरे क्लासरूम के अंदर आके बैठेगी तो मैं, वो काम है नेकी का, और यहां से निकल गई तो खत्म, नहीं हो सकता ना। ये नफ्स के फितने होते हैं, ये नफ्स की शरारतें होती हैं, दिल खोलने पड़ते हैं, दिल में वुस्सत है, दीन वैरायटी मांगते हैं। दुनिया में आप देखें, आप एक राउंड अबाउट पे खड़े होते हैं, ये इधर आपको शेल का बोर्ड दिखता है, इधर आपको PBS का दिखता है, इधर आपको कोई और दिखता है, 4 गैस स्टेशन है। ठीक है, रहो, काम करो, ये नहीं कह सकते कि उधर ना जाओ इधर ना जाओ, अपने काम करो। वुस्सत है, लोगों को वैरायटी मिलती है, एक तरफ HEB है, एक तरफ फिएस्टा है, तीसरी तरफ आपको वॉलमार्ट दिखता है, इस वैरायटी, किसी को वो अच्छा लगता है, किसी की एक चीज अच्छी होगी, किसी की एक अच्छी होगी। क्या कोई ये कह सकता है कि मुझे कोई चीज HEB से मिले तो मैं लेती हूं वरना मैं नहीं लेती? नहीं लेंगे तो आप अपना नुकसान करेंगे। इसी से तासुब आता है, हम इस बात को सुनेंगे, इसके बाहर की बात को नहीं सुनेंगे, आपका जहन एक छोटा सा कुआं बन जाएगा बस। अगर आपको समंदर बनना है ना तो अपने सीने को खोलना पड़ेगा, एंगल्स सिखाने पड़ेंगे। यहां अल्लाह ताला यही वसत दे रहा है कि एक बंदा आए, एक मरकज है, वहां लोग बैठ के सीखते हैं, बात सुनते हैं, बात करते हैं, फिर उसके बाद वहां से लोग लेके फिर अपने अपनी तरफ शाखें निकालें, छोटी छोटी शाखें निकालें। ठीक है, अगर काबिलियत नहीं है तो बहुत अच्छी बात है कि उस चीज से फायदा लेना, एक एक्सीलेंसी की बात है, लेकिन अगर कहीं कोई काबिलियत आती है और आप क्या लोगों को सिर्फ इसलिए महरूम कर देते हैं उस चीज से कि चूंकि उससे ये चीज आपने वहां नहीं पहुंचाई, मैं समझती हूँ कि ये सिर्फ ऊपर की बातें होती हैं, ये दिलों में भी नहीं होती, ये सिर्फ एक शैतान है ना, वो नहीं चाहता कि कहीं खैर हो। तो इस वक्त हमारे मुल्कों में जितनी जहालत है उसकी वजह क्या है कि हम अपने कुएं के मेंढक बन गए, हम इसी के अंदर बैठ के टराना चाहते हैं, हम इसे बाहर नहीं जाना चाहते। और नतीजा क्या है कि तासुब, मस्जिदों में तासुब है, आप देख लें दीन के इदारों में तासुब है, और लोग इस तरह बातें करते हैं कि जैसे खेल हो गया और उसको यानी अपने लिए गलत समझते हैं। तो बहरहाल ये आयत बड़ी खूबसूरत डेलिकेट सी आयत है, इसके दो तीन डिफरेंट एंगल हैं जिसको इंशाल्लाह हम देखेंगे। अब ये चीज देखिए कि पूरी सूरत में जिहाद का जिक्र था और अब सूरत का इख्तिताम हो रहा है इल्म की बात पे। यहां से आपको इल्म और जिहाद का ताल्लुक भी पता चलेगा कि कैसे जिहाद की जरूरत कब पड़ती है, जब हम इल्मी मैदान में कमजोर होते हैं। अगर मुसलमान इल्मी तौर पे मेहनत करें, अपने बच्चों को, अपनी जात को, अपने घर वालों को, एक एक बच्चा अगर इल्मी पुख्तगी रखता हो तो इस्लाम को जितनी जल्दी अरूज आएगा उतना अरूज मैदान जिहाद में जाके दुश्मनों को कत्ल करने से नहीं आता। दुश्मनों के सरों को कत्ल नहीं करना, उनके सरों के अंदर जो खोपड़ी है उसमें दीन को डालना है, इस्लाम की मोहब्बत को डालना है। फिर आप देखिए कि यहां पे एक और चीज भी पता चलती है, और वो क्या कि जब तक दुरुस्त तरीके से दावत का काम नहीं किया जाएगा ना, तो हलाकत से बच नहीं सकते। दीन के नाम पे सिर्फ दीन का काम करना ही बात नहीं होती, उसके असरात भी देखने होते हैं। जब इंसान किसी एक जगह मुस्तहकम रह के पूरी ट्रेनिंग लेके पूरे टूल्स को साथ लेके दीन के मैदान में निकलता है तो फायदा देता है, और अगर बगैर तैयारी के बात करता है तो खराब है। जैसे अभी मैंने मिसाल आपको दी कि इस तरह से लोग माइंड कर देते हैं कि अब एक की जगह दूसरा मदरसा बन गया। हाँ, अगर दूसरा मदरसा जिस तालिबा ने बनाया, अगर उसके इल्म में भी पुख्तगी नहीं, अगर कमी नहीं, उसने अगर इंस्ट्रक्शंस नहीं ली, ट्रेनिंग नहीं ली, तो वाकई ये तबाही होगी। नीम हकीम खतरे जान, नीम हकीम, नीम क्या कहते हैं कि ईमान के खतरे होंगे ना। तो इसके लिए कि फुल एक्सीलेंसी के दर्जे पे जब आप पूरे एक रबते में रहें, फिर आप देखिए कि एक बेहतरीन चीज जो इस कायनात का फितरत हमें दे रही कि एक समंदर है, उस समंदर से दरिया निकलते हैं, दरियाओं से नहरें फूटती हैं, नहरों से आप देखिए कि फिर शाखें आगे जाती हैं तो कहीं कुएं और कहीं कुछ है। अगर इंसान एक मजबूत मरकज कायम करके, अगर दिल दीन वालों के दिल बड़े हों, दीन वालों के दिलों के अंदर एक वसत हो, अपने नामों से ज्यादा अल्लाह के नाम को बुलंद करने का शौक हो, एक ऐसी यूनाइट किस्म की ऑर्गेनाइजेशन बनी जाए जिसमें हर दीन वाले या हर ग्रोह के अंडर काम करने वाले या मुख्तलिफ नामों के साथ जो काम करते हैं वो सब यूनाइट हों, आपस में म्यूचुअल अंडरस्टैंडिंग हो, एक लॉन्ग टर्म प्लानिंग बने, क्या करना है, अब हमारा हदफ ये शहर है, अब हमारा हदफ ये मुल्क है, ये काम है, फिर काम होते हैं। और अगर दीन वालों के दिल कटे रहेंगे और वो एक दूसरे को शक की निगाहों से देखे रहेंगे तो वो काम दीन का नहीं होता। फिर इसी तरह आप देखिए कि यहाँ आप ये देखिए कि जिहाद के साथ दीन की बात कर दी गई तो इससे इल्म की एक अहमियत की भी बात समझ आती है। एक तरफ 30,000 का लश्कर था जो अल्लाह के नबी सल्लम के साथ तबूक के लिए निकला था, वहां जिहाद की जरूरत थी। अब ये सारे नबी सल्लम से इकट्ठे बैठ के इल्म नहीं सीख सकते थे। बस दफा देखा गया कि सिर्फ एक शख्स अल्लाह के नबी के पास आता, हजरत अबू जर गफ्फारी रजी अल्लाह तआला अन्हु, इस्लाम की बातें पूछी, मुसलमान हुए, कहा कुछ बातें बताएं, मैं अपने खानदान को जाके बताना चाहता हूँ। आपने कुछ बातें बताई, वापस गए, अपनी कौम को डराया, पूरी कौम मुसलमान हो गई और उनको दीन की बातें सिखा दी। आज भी इंडिविजुअल लेवल पे लाके दीन के काम करने की जरूरत है। अब आप कहेंगे ये सारी बातों में हम कहाँ खड़े हैं, हम क्या करें, क्योंकि काम तो हमने करना है ना। पहली बात देखें कि अगर हम ये देखें ना कि हर काम हर एक के करने का नहीं होता। मसलन अगर आप कहें कि सारी दुनिया के इंसानों को डॉक्टर्स बना दो, इज इट पॉसिबल, नहीं, लेकिन कुछ लोग तो डॉक्टर होंगे ना। आप कहें कि सब लोग लॉयर्स बन जाए, नॉट पॉसिबल। इसी तरह दीन के हासिल करने का जो पहला मरहला है ना कि जिसमें इंसान तहकीक के दर्जे पे पहुंच जाता है, जिसमें फिर इस तखरीज होती है, फिर तकाबुल होता है, ये सही रिवायत है, ये गलत है, ये इसमें ये फर्क है, फिर फतवे देने पे बात आती है, फिर मसाइल को मालूम करने, उस दर्जे पे भी हर एक नहीं जाएगा। और इस्लाम का ये मुतालबा भी नहीं है کہ آپ اپنے شوہروں کو حافظ قرآن اور عالم قرآن اور یہ بنا دیں، یہ ممکن نہیں۔ بعض دفعہ جب خواتین دین سیکھتی ہیں تو پریشان ہو جاتی ہیں کہ میاں لوگ ساتھ نہیں دیتے، اور ہم ان کو کہتے ہیں دیکھو ہم لفظی ترجمہ یاد کر رہے ہیں اور آپ بھی کریں، اور ہم حدیثیں یاد کرتے ہیں آپ بھی کریں۔ دیکھیں الا ماشاء اللہ، جس کو اللہ توفیق دے، آپ لوگوں کو اپنے گھروں میں جو بات کرنی ہے نا، وہ آپ کو یہ دوسرے درجے پہ بات شروع کرنی ہے۔ کیا؟ اذا رجعوا الیہم لعلہم یحذرون۔ وہ لوگ جو دنیاوی کاموں میں مصروف ہیں، جن کی کمیٹمنٹس ہیں، اب زندگیاں گزر گئیں، 40, 50, 60 سال کی عمروں پہ پہنچ گئے، اب اگر آپ ان کو کہیں کہ دیکھیں آپ کا دین صرف تبھی پورا ہوگا جب آپ بیٹھ کے ایک ایک قرآن کے لفظ کا ترجمہ یاد کریں، لفظی ترجمہ یاد کریں، اور بیٹھیں اور حدیث کی کتاب سیکھیں، اور بیٹھیں اور گرامر سیکھیں، اور آپ فلاں کورس کریں تاکہ آپ کریں، یہ نہیں ہوگا۔ کچھ کر لیں گے، ہر ایک نہیں کرے گا۔ ہاں، ہم سب سے جو مطالبہ ہے وہ کیا ہے کہ ہمارے گھر والوں کو، شوہروں کو، بچوں کو، رشتہ داروں کو عقیدہ پورا پتہ ہو، عقیدے کی جزیات، کہاں شرک شروع ہو جاتا ہے، کہاں عقیدہ ہے، یہ اللہ کی بات ہے، اس سے آگے اب اس نبی کی بات جہاں آ کے رک جانی چاہیے۔ بیسکس، جو جس سے ایک ساؤنڈ کانسیپٹ سامنے آ جائے، ان کو نماز پوری آنی چاہیے، وضو کا طریقہ، اس کی جزیات، اس میں کیا چیز چھٹ جائے تو کیا، یعنی بیسک چیزیں جو 5 pillars آف اسلام ہیں۔ پھر اسی طرح معاملات، شادی شدہ کپل ہے، اس کو ضرور پتا ہونا چاہیے کہ بیوی کے کیا حقوق ہیں، شوہر کے کیا ذمہ داری ہیں، بیوی کی کیا ذمہ داری ہیں، شوہر کے کیا حقوق ہیں۔ پھر بچے ہیں اگر، تو بچوں کی تربیت کیسے کی جائے۔ ایک شخص تجارت کے لیے آتا ہے، ایک سٹور کھولتے ہیں، مثال دیتی ہوں آپ کو، بزنس لوگ کھولتے ہیں، ہر بزنس مین پہ فرض ہے، فرض الفرض ہے کہ اس کو اللہ کے نبی صلی اللہ علیہ وسلم کی وہ تمام احادیث اس کے علم میں ہو۔ یاد نہیں کر سکتا تو کتاب اس کو پڑھ کے دیکھے کہ جو تجارت سے متعلق ہے۔ یقین کریں، میں آپ کو پورے یقین سے یہ بات کہہ سکتی ہوں کہ جب آپ احادیث میں سے کتاب البیو اور کتاب التجارہ پڑھتے ہیں، تجارت کی یہ قسمیں، میں اگر آپ سے پوچھوں تو آپ کو نہیں آتی ہوں گی، مجھے پورا یقین ہے، نام ہے، یہ تجارت ایسی، یہ ایسی، یہ ایسی، وہ ایسی۔ آج ہمارے ہاں جب لوگوں کا بزنس کرتے دیکھتے ہیں، ان کو کیوں، اب دیکھیے کہ ایک حرام بزنس میں کیوں جاتا ہے، اس کو قباحت نہیں پتا، ایک سود کے بزنس میں کیوں جاتا ہے، اس کو علم نہیں دیا۔ اچھا بھائی، آپ بزنس شروع کرنا چاہتے ہیں؟ ہم کہتے ہیں ہاں جی۔ کیا عموماً کیا سوچتے ہیں؟ اتنا کیپیٹل ہو، یعنی $1,000 یا مطلب $100,000 ہو، پھر جگہ چاہیے، پھر اکوپمنٹ چاہیے، دس اینڈ دیٹ۔ نو، دس از سیکنڈری اسٹیپ۔ اوکے، آپ بزنس کرنا چاہتے ہو بیٹا، اچھا آپ میاں کو بزنس کرنا چاہتے ہیں، جائیے پہلے آپ بزنس کے متعلق قرآن اور حدیث سے صحیح علم لے کے آئے۔ حضرت عمر، آپ کو پتا ہے، کسی کو دکان نہیں کھولنے دیتے تھے جب تک ان کو نبی صلی اللہ علیہ وسلم کی حدیثوں میں سے وہ ابواب نہیں پڑھا دیتے تھے جس میں تجارت ہوتی ہے۔ بیٹا تم شادی کرنا چاہتے ہو، ٹھیک ہے، ہم لڑکی ڈھونڈتے ہیں، تم جاؤ پہلے قرآن اور حدیث کی روشنی میں پڑھ کے آؤ کہ اچھا شوہر کون ہوتا ہے۔ یہ جرم ہے، ہم بغیر تربیت کے کسی کی شادی کر دیں، ہم بچیوں کو بغیر تربیت کیے سسرال میں بھیج دیتے ہیں، غلامی کرنا سکھا دیتے ہیں لیکن صحیح تربیت نہیں سکھاتے، ہم ظلم کر رہے ہیں۔ عورت پریگننٹ ہے، آپ تیاریاں کریں اس کے کپڑے اور اس کے فراک ڈھونڈنے کی، نہیں، جائیے پہلے آپ حدیثوں میں سے اور قرآن سے اچھے بچے کی تربیت کے طریقے پڑھیے۔ ہر فیلڈ جہاں آپ کو معاملہ پڑے، اس کا اسپیسیفک نالج لے جائیں، کیونکہ لعلہم یحذرون، بچ جاؤ گے، تمہارا فائدہ ہوگا۔ آپ ڈرائیونگ کرتے ہیں تو کیا پہلے دن ڈرائیونگ سیٹ پہ بیٹھنے دیتے ہیں؟ ٹریننگ ہوتی ہے، اس کو سکھاتے ہیں، اس کو پڑھاتے ہیں۔ تو زندگی گزارنے کے لیے عام لوگوں کو تو یحذرون کے درجے پہ علم حاصل کرنا، اور تفقہ فی الدین کا درجہ پھر ایسے ہی ہے جیسے ہر معاشرے میں بیمار تو بہت ہوتے ہیں لیکن ڈاکٹر جو ہے وہ تھوڑے ہوتے ہیں۔ آج ہمارے ہاں جب تفقہ کی بات ہوتی ہے تو لوگ اس کو فقہی بحثیں سمجھنے لگتے ہیں، اور نقصان کیا ہوتا ہے کہ پھر لوگوں کے اور عوام کے اور علماء کے بیچ میں گیپ آنے لگتا ہے۔ علماء لوگ، یعنی عوام علماء کی زبان نہیں سمجھتے، اور جو علماء ہیں وہ عوام کی ضروریات نہیں سمجھتے۔ ایسی میں بیٹھی سوچ رہی تھی ان آیتوں پہ، تو کل میری بات ہو رہی تھی اپنے شوہر سے، ہم بیٹھ کے جیسے بات کرتے ہیں، تو میں نے کہا کہ دیکھیں ہر مہینے 4 جمعے ہوتے ہیں نا لیسٹ، مسلمانوں کا ہر مرد پابند ہے اس بات کا کہ وہ جمعے کی نماز مسجد میں خطبے کے ساتھ پڑھے۔ مجھے ایسے لگ رہا ہے کہ خطبے کا جو مقصد تھا نا وہ نہیں مل رہا۔ مجھے کہنے لگے یہ تم نے کہا یہی بات، مجھے کل میرے کسی، یعنی کچھ دن پہلے ان کا ایک دوست ہے تو اس سے بات کہنے، ایگزیکٹلی اس نے یہی بات کہی कि ये जो इस वक्त मस्जिदों में खुतबे होते हैं या लोग जो खुतबात देते हैं और लोग जाके पूरा नहीं आधा सुनते हैं, वो रूह नहीं रही। मैंने कहा देखे अगर मुझे किसी को कहा किसी चीज को टैकल करने की बात दी जाए तो वो यही होगी कि एक क्यूरिकुलम बनाया जाए, जैसे आपके स्कूलों के क्यूरिकुलम्स होते हैं ना, ये फर्स्ट ग्रेड है, ये सेकंड ग्रेड है, ये थर्ड ग्रेड है, ये फोर्थ ग्रेड है, इस तरह मस्जिदों के अंदर खुतबे देने के ग्रेड हों। इसके लिए यानी एक प्रोजेक्ट पे वो कहने लगे कि वो मेरा दोस्त है, वो भी यही कह रहा था कि एक इस पे काम करे, इस वक्त इस प्रोजेक्ट पे लोगों को लाएं कि बैठ के कुछ लोग जो इल्म के मैदान में अच्छे हैं, जिनको दीन है, उनको बिठाएं, उनको अच्छी पेश दें, वो बैठ के खुतबे लिखें, वो इल्म की बुनियाद पे कि ये पहले दिन का सबक है, ये दूसरे का, ये तीसरे का, पूरे साल की प्लानिंग की जाए। इस मस्जिद में एक बंदा आता है हमेशा नमाज पढ़ने। अब देखिए कि अमूमन लोग अपने करीब की मस्जिदों में जाते हैं ना, क्या ये पॉसिबल है कि एक शख्स हर दिन वहां जाए या हर जुमा वहां नमाज पढ़े और पिछले 10 साल से पढ़ रहा है, और रेंडम चीजें तो उसको पता है लेकिन उसको एट बेसिक्स भी नहीं पता। अब आप देखिए कि आज आपका बच्चा 10 साल का हो गया, मिसाल है, नमाज उस पर फर्ज हो गई, आप उसको कहते हैं कि बेटा ये मस्जिद है, यहां तुम जाओ अब्बा के साथ जाओ। अब वो बच्चा अगर उस क्यूरिकुलम के अंदर शामिल हो गया, वही चीज रिपीट होती जाएगी ना। अब जब उसने बेसिक सुनी, 2 साल बाद क्या शुरू के बेसिक कॉन्सेप्ट उसके क्लियर हो चुके होंगे ना, और क्या वो उस मस्जिद को छोड़ के कहीं और जाना पसंद करेगा? नहीं करेगा। वो चाहेगा ये मेरा मिस हो जाएगा, मैंने इस वीक छोड़ दिया तो मैं मिस हो जाएगा। वो कहीं भी होगा शहर में, वो इधर आएगा, वो शहर से बाहर होगा तो उसका दिल अटका रहेगा, वो उसकी कैसेट लेगा, उसकी रिकॉर्डिंग लेगा, क्योंकि ये मेरा क्यूरिकुलम था। हमने अपने मर्दों को इन चीजों से महरूम कर दिया। अल्लाह ने ये जो हिकमत दी थी ना कि ये लालम या सरून, अगर उनकी अमूमन पढ़ने पढ़ाने का काम औरतें करती हैं ज्यादा, क्योंकि शायद उनके घरेलू जिम्मेदारियों के बाद वक्त ज्यादा होता है। मर्दों के पास अगर बिजनेस बहुत है या काम बहुत है या बाहर की मसरूफियात हैं या जिहाद की बातें हैं, तो मर्दों को ये मौका दिया गया था कि हफ्ते में एक क्लास ले लो और वो तुम्हारी जुमे के जुमे होगी और उसमें तुम्हें दीन की बेसिक समझ आ जाए। फिर जुमे का जो अंदाज है उसमें भी है कि उसमें इंतजार और मतलब थोड़ा डरावे वाला अंदाज होना चाहिए या जैसे दिल को मोह लेने वाली बात, ताकि हर हफ्ते के बाद एक तस्कीर होती जाए। तो बहरहाल बात हम वही शुरू मुझे याद आ गई इसलिए हुई कि जो हम किताब पढ़ रहे रब के पैगाम में नफ्स सल्लम राहबरे कामिल, तो उसमें हमने ये बात की थी कि ये किताब हम किसी भी तरीके से हर शहर की मस्जिदों में रखवाएं और नफ्स सल्लम की जिंदगी के ये एंगल सामने लाएं, और हर एक में एक डिफरेंट अमल की बात है। तो इस पे ये सारी बात हुई, तो अल्हम्दुलिल्लाह यदि उस पे ये बात हुई तो बात यह है कि कोई काम रेंडम करना तो कोई काम नहीं होता। हम एक दावत पकाते हैं ना तो हम उसके लिए कितनी प्लानिंग करते हैं, चावल इस तरह के पकेंगे, सूखा सालन ये बनेगा, गीला सालन ये बनेगा, सैलड ये बनाऊंगी, स्वीट ये बनाऊंगी, थोड़ी भी चीजें पकाएंगे लेकिन हर जरूरत पूरी हो गई ना। और अगर आप बना तो बहुत कुछ लें, पता चले आपने 10 सालन बना लिए लेकिन रोटी और चावल नहीं बनाए, तो वो दावत का वो मजा नहीं आएगा ना। आज दीन का काम बिल्कुल गैर मुनज्जम तरीके पे हो रहा है, बात बड़ी है। इवन बाज दफा यानी सिर्फ खुतबा एक वक्त गुजारी के लिए होता है, किसी को पकड़ के खड़ा कर दिया जाता है कि तुम 4 लफ्ज बोल देना, जो बोल दोगे वो खत्म करो। और बाज लोग खुतबा देते हैं तो लोग कहते हैं ये एग्जैक्टली देखना यही बात कहेंगे जो इन्होंने आज से 2 साल पहले कही थी। रमजान आता है, टिपिकल रमजान के मौजू पे हदीसें दी जाती हैं जो हर साल दी जाती हैं। कुर्बानी का खुतबा आप देखें, ईद की नमाज पे जो खुतबे होते हैं अमूमन वही हदीसें और वही बातें, वो रूहानियत से दूर की हुई बातें नहीं। अगर एक मुबल्लिग अपनी तबलीग में ये लफ्ज शामिल कर लेना कि मेरा मुहर्रक है कि ये बच जाए, मैंने इनको बचाना है। 3 लफ्ज आए अगर आपने इस आयत पे गौर किए हों, तफक्को, युनजिरु और यहजरून, ये हैं हर दाइये दीन को अपने लिए मुंतखिब करने के लिए एक क्राइटेरियन। तफक्को क्या, क्या मेरे अंदर तफक्को है, क्या मुझे दीन की सही समझ बूझ है, जिस मौजू पे मैं बात करने जा रही हूं या जा रहा हूं क्या मुझे उस पे उबूर हासिल है। मैंने देखा लोग जुमे की नमाज पे जाते हैं वहां लड़ाइयां हो जाती हैं, एक मौलवी साहब ने बात की, बीच में लोगों में से कोई एक उठता है और थोड़ी देर में मस्जिद दंगल बन जाती है। क्यों? तफक्को नहीं, बात शुरू कर दी आगे संभालनी नहीं आई। जरूरत होनी चाहिए उस्ताद के अंदर या दीन की बात करने वाले के अंदर कि वो अपनी बात पूरे यकीन से कन्वे कर सके, नहीं तो ना छेड़े, जरूरत नहीं। आप अमूमन देखते हैं घरों में कहते हैं हम बात करते हैं, लोग मानते ही नहीं, फिर बहस शुरू हो जाती है, फिर लड़ाई तक बात आती है, दैट मीन तफक्को की कमी है। कभी दीन का काम करने का शौक आए तो अपने आप को चेक करें, क्या तफक्को है, एक्सीलेंसी है, बेसिक्स ठीक है, अरबी ठीक आती है पढ़नी, बात करती हूँ तो ठीक करती हूँ। मैंने देखा कि बाज़ यकीन करें कि खुतबा भी लोग देते हैं और अरबी सही नहीं पढ़े होते, और बाज़ मैंने ऐसे भी नमाजें अटेंड की हैं कि खुतबा कोई और देता है, जमात कोई और कराता है, बाद में क्यों कहते हैं इनको अरबी सही नहीं आती, लेकिन उन अब मजबूरी है यहाँ रहने वालों की, और फिर वो इस तरह के ऐसे भी काम होते हैं। तो इसीलिए तो फिर आप देखिए कि वो हमारा दौर ऐसा नहीं रहता ना। फिर आप देखिए कि यूनज़ीरो, पहले खुद सीखा, अब चलिए लोगों को आगाह करें, और उसके बाद फिर तबलीग के आखिर में जो चीज़ है वो क्या है कि यहज़रून, चेक करें क्या आपकी दरसो तदरीस या आपके तबलीग करने के नतीजे में लोग गुनाहों से बच रहे हैं कि नहीं। आप सारा कुरान लोगों के सीने में डलवा दें ना, पूरा लफ्ज याद करा दें, आप उनको पूरी हिस्ट्री सुना दें, आप उनको पूरी ग्रामर सिखा दें, लेकिन बाद में अगर उनको अपने गुनाहों से बचने की तौफीक नहीं मिल रही तो अपना काम है। आखिरी टच जो हो बात का खुतबा है, तो आखिर में आपने कभी शायद खवातीन है आपको नहीं बारीकियों का पता, शायद हो, दो खुतबे होते हैं, पहला खुतबा होता है अबाउट 20-25 मिनट का, फिर उसके बीच में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बैठा करते थे, फिर उठा करते थे, और आखिर में 5 मिनट होते थे। मैं अपनी जाती तौर पर इस चीज़ को महसूस करती हूँ कि इसमें यही बात थी, पहले हिस्से में मैसेज कन्वे करो, डिलीवर करो, बात बताओ, साउंड नॉलेज दो, और आखिरी 5 मिनट जो है वो लोगों को अब तुम उनकी जिंदगी के हालात से रिलेट करो, उनके दिलों में दिलसोज बात करो ताकि वो दिल उसके अंदर आ जाए। तो लिहाजा एक दफा फिर आयत को देखते हैं कि वमा कानल मुमिनून लियनफिरू काफा, ये मुमकिन ही नहीं कि मोमिन सारे के सारे निकल जाएं। बाज़ लोग कहते हैं कि ये आयत जो है ये जिहाद के मुतल्लिक है, और फिर इसका मतलब क्या होता है, यानी वो लोग जो कहते हैं कि इस आयत का ताल्लुक जिहाद से है, तो वो कहते हैं कि पिछली आयत में जब पीछे रहने वाले लोगों की बात हुई कि जो जंग में पीछे रह गए, तो सहाबे किराम बड़े मुख्तात हो गए, अब जू ही कोई जिहाद का मरहला आता तो वो चाहते हम सब शरीक हो जाएं, तो अल्लाह ताला कह रहे हैं कि हर बंदा हर मौके पे तो जिहाद में शामिल नहीं हो सकता, ठीक है। तो वो कहते हैं कि फिर लियतफक्कहू से मुराद कौन लोग हैं, मुखातिब कौन है, पीछे रहने वाला ताइफा, कि ठीक है एक गिरोह शामिल हो गया, अब पीछे रहना वाला जो है वो कुछ और काम करे, एक गिरोह जिहाद पे चला जाए और जो बाकी रह जाएगा वो फिर क्या करे, तफक्को फिर दीन करे, वो दीन का इल्म हासिल करे, ताकि जब मुजाहिदीन वापस आए तो उनको एहकाम आते इलाही से आगाह करें और उनके अंदर डराएं, उसको डर मतलब उनके दिल में खौफ डालें कि हमने क्या कमी की। इसी तरह दूसरी तफसीर भी इसकी की जाती है, और वो क्या है कि इसका ताल्लुक, इस आयत का ताल्लुक जिहाद से नहीं है बल्कि इल्म सीखने से है, उसकी अहमियत और उसका तरीक़ेकार बताया गया, और वो वही जिस पे हमने बात की कि हर बड़ी जमात में से कुछ लोग निकलें, दीन का इल्म हासिल करें, घर बार छोड़ें, मदारिस और मराकिस में जाकर इल्म हासिल करें, फिर वहां से वापस आके अपनी कौम को और अपने लोगों को नसीहत दें। तो तफक्को का मतलब क्या है, अवामिर और नवाही का इल्म देना, अमर बिल मारूफ यानी सही हुक्म जो अल्लाह ने जो काम काम करने के हैं उसका, और जो चीजें मना है उनका इल्म हासिल हो, ताकि लोग अच्छे काम कर सकें और बुराइयों से रुक सकें, और जब ऐसा काम होगा तो इंशाल्लाह दीन पनपेगा, और अल्लाह के नबी के दौर में ऐसा ही था। आप देखते हैं कि जब नबी सल्लम का इंतकाल हुआ तो सहाबा कराम लाखों की तादाद में थे, हर एक ने एक ही काम नहीं किया, जो बहादुर थे वो जंगों की तरफ चल पड़े, उन्होंने कंकर्स करना इलाके फतह किए, जो इल्म के मैदान में पुख्ता हो चुके थे हजरत इब्ने अब्बास, हजरत अबू हुरैरा रजी अल्लाह तआला अन्हु, वो इल्मी कोशिशें थे। आप कभी नहीं सुनेंगे कि अबू हुरैरा जंग में गए और उन्होंने वहां बहादुरी के जौहर दिखाए, जाते थे लेकिन उनकी स्पेशलिटी नहीं थी। इसी तरह आप देखिए कि हजरत अबू बकर सिद्दीक पहले दिन से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ दिखते हैं इस्लाम के सफर में, लेकिन बहुत कम हदीसें उनसे रिवायत हैं, क्यों, खिलाफत की जिम्मेदारियां थी, उनका कोई और फील्ड था। तो हर बंदा अपने फील्ड का काम कर ले। आप 10 साल तक मदीना में रहे लेकिन किसी सहाबी ने पूरे 10 साल तक आपसे नहीं सीखा, बल्कि आपने उनको दीन की स्पिरिट दी, उसके बाद बाकी काम वक्त के मुताबिक हालात के मुताबिक खुद ब खुद वो करते रहे। तो अल्लाह करे कि इस आयत को हम समझ जाएं और फिर इसकी रोशनी में अपने इर्द गिर्द वालों की इसलाह कर सकें। एक बार फिर तिलावत सुनते हैं इसी आयत की।